تفسير دیکھتے ہیں آیت نمبر 61 سے. وما تكون في شأن وما تتلو منه من قرآن ولا تعملون من عمل إلا كنا عليكم شهودا عليكم شهودا إذ تفيدون فيه وما يعزب عن ربك من مثقال ذرة في الأرض ولا في السماء ولا أصغر من ذلك ولا أكبر إلا في كتاب مبين. اور آپ کسی حال میں ہوں اور ان احوال کے ساتھ آپ کہیں سے قرآن پڑھتے ہوں اور جو کام بھی آپ کرتے ہوں ہم کو سب کی خبر رہتی ہے جب تم اس کام میں مشغول ہوتے ہو اور آپ کے رب سے کوئی چیز ذرہ برابر بھی چھپی ہوئی نہیں یا غائب نہیں، نہ زمین میں اور نہ آسمان میں، اور نہ کوئی چیز اس سے چھوٹی اور نہ کوئی چیز بڑی، مگر یہ سب کچھ ایک کتاب مبین میں ہے. یہاں سے رکوع کا آغاز ہے. اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم اور دوسرے مومنوں سے مخاطب ہیں، فرمایا وما تکون فی شان، اور آپ کسی بھی حال میں ہو، یعنی ہر لحظہ ہر گھڑی انسانوں پر اللہ کی نگاہ ہے. صرف انسان ہی نہیں، کائنات کی چھوٹی اور بڑی ہر چیز اللہ تعالیٰ کی نگاہوں میں ہے. یہی بات سورۃ الانعام کی آیت 59 میں بھی ہوئی، اس رنگ میں کہ اس کے پاس غیب کی کنجیاں ہیں، یعنی غیب کے خزانوں کی چابیاں اس کے پاس ہیں، اس کے سوا کوئی اس کو نہیں جانتا. کوئی جنگل میں ہے، کوئی دریا میں ہے، کوئی کہیں بھی ہے، کوئی پتہ بھی جھڑتا ہے تو رب کو خبر ہو جاتی ہے کون سا دانہ سوکھا ہے، کون سا گیلا ہے، سب اس نے اپنے پاس درج کر رکھا ہے. سورۃ انعام ہی کی آیت 38 میں اور سورۃ ہود کی آیت 6 میں بھی اسی طرح کی باتیں ہیں. فرمایا کہ اللہ تعالیٰ سب کچھ جانتے ہیں. یہ تو ہے ایک عمومی سطحی مطلب ان آیات کا. اگر اس آیت کو ہم اللہ تعالیٰ کی صفت علام الغیوب کے تناظر میں دیکھ سکیں کہ اللہ تعالیٰ ہر چیز کو دیکھتے ہیں، کائنات کی کوئی چیز اس سے چھپی ہوئی نہیں، بلکہ وما من دابت فی الارض ولا طائر یطیر بجناحیہ، سورۃ ہود میں آگے آئے گا کہ کوئی پرندہ بھی جو زمین پہ چلتا ہے، یا کوئی زمین پہ چلنے والا کوئی بھی کیڑا، کوئی حشرات یا کوئی پرندہ جوڑتا ہے، سب کچھ رب کے سامنے ہے. اور اسی بات کو قرآن پاک میں اللہ تعالیٰ نے مختلف مقامات پہ ہمارے سامنے رکھا. میرے سامنے اس وقت تقریباً 50 سے زیادہ آیتیں جو ہیں وہ اس مضمون کی ایک ساتھ رکھی ہوئی ہیں، اور میں ان کو جب ایک ساتھ پڑھتی ہوں تو مجھے ایسے لگتا ہے کہ کسی ایک روشن لفٹ کے اندر انسان بیٹھا ہو، شیشے کی بنی ہوئی ہے. وہ لفٹ کبھی اوپر جاتی ہے، کبھی نیچے جاتی ہے، اور کوئی انسان کو وہاں سے دیکھ رہا ہے جہاں سے انسان اس کو نہیں دیکھ سکتا. اسی طرح ہمارے دل شیشے کے بنے ہوئے ہیں، اور مالک کو دل میں آنے والے ایک وسوسے اور ایک خیال کی خبر ہے. عمل تو دور کی بات ہے، سوچ کو بھی وہ پکڑنے والا ہے. اور خاص طور پہ یہاں بات ہوئی قرآن پڑھنے کی، کیا آپ کہیں سے بھی قرآن پڑھیں اور جو بھی کام کریں ہم کو سب کی خبر رہتی ہے. یہ جملہ اس آیت کو ایک الگ رنگ دیتا ہے. ابھی تک ہم نے بات کی عمومیت کے ساتھ کہ اللہ تعالیٰ کی ذات غیب کو جاننے والی ہے، وہ غیب کو جاننے والا ہے. اس کو اگر ہم دیکھیں تو قرآن پاک میں چیدہ چیدہ جو باتیں ہیں اس کے بارے میں، ایک تو ہم سورۃ بقرہ ہی کی آیت 32 میں پڑھ چکے، فرشتوں نے اس بات کا اظہار کیا تھا. کیا کہا تھا؟ قالوا سبحانک لا علم لنا الا ما علمتنا انک انت العلیم الحکیم. پاک ہے تو اور ہمیں اس کے سوا جتنا تو نے ہم کو بتلا دیا اور کچھ علم نہیں، بے شک تو ہی جاننے والا حکمت والا ہے. اسی طرح سورة الأنعام هي كي قاعد مياتا قل لا أقول لكم عندي خزائن الله ولا أعلم الغيب ولا أقول لكم إني ملك. آپ کہہ دیجئے یعنی اللہ کے نبی کی زبان سے یہ بات کہلائی گئی کہ میں تمہیں یہ نہیں کہتا کہ میرے پاس اللہ کے خزانے ہیں اور میں غیب کو جاننے والا بھی نہیں اور نہ میں یہ کہتا ہوں کہ میں فرشتہ ہوں. اس سے پتہ چلا کہ اللہ کے نبی بھی غیب نہیں جانتے. پھر اسی طرح سورۃ الانعام ہی کی آیت 74 میں آتا ہے عالم الغیب والشہادہ وهو الحکیم الخبیر. وہ چھپے اور کھلے کا جاننے والا اور وہی حکمت والا خبردار ہے. اسی طرح ایک اور جگہ آتا ہے ثم تردون الى عالم الغیب والشہادہ. پھر تم کھلے اور چھپے کے جاننے والے کی طرف لوٹائے جاؤ گے. اگر ہم ساری آیتیں جمع کرتے جائیں تو اللہ تعالیٰ کی ذات سے انسان اتنا اپنے آپ کو محتاط سمجھے کہ قدم بھی اٹھاتے وقت سوچے کہ میرے مالک کو اس کا پتہ چل جائے گا. کتنا ہی کچھ ہماری زندگیوں میں ہوتا ہے اور ہم اس کو بس اسی طرح سے سوچ کے بغیر ہی آگے گزر جاتے ہیں. کچھ نہیں ہوتا, یہ کون سی بڑی بات ہے, اس سے کیا ہوتا ہے. ٹھیک ہے کچھ نہیں ہوتا, لیکن اس مالک کو یہ پتہ چل جاتا ہے کہ اس بندے کے دل میں کیا ہے اور یہ کیا کر رہا ہے. خاص طور پہ یہاں قرآن پاک کے پڑھنے کی بات ہے, سورۃ یونس مکی سورت, اور آپ جانتے ہیں کہ مکہ میں جو حالات اللہ کے نبی صلی اللہ علیہ وسلم کے سامنے تھے وہ کیسے حالات کہ جس میں انسان کے حوصلے ٹوٹ ٹوٹ جائیں. قرآن پڑھتے ہوئے کئی دفعہ آپ کے اوپر باتیں کسی جاتی. ایک موقع پہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو مارا پیٹا گیا, اور یہ وہ وقت تھا کہ جب قرآن پڑھنا اتنا مشکل تھا کہ لوگ خود تو نہیں پڑھتے تھے, پڑھنے والے کو پڑھنے بھی نہیں دیتے تھے. اگر اس بات کو دیکھا جائے تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے جن حالات میں اس کام کو شروع کیا آج ہم تو اس کا عشر عشیر بھی نہیں رکھتے. آج کوئی خود پڑھے نہ پڑھے آپ کو پڑھنے سے نہیں روکتا. خود کسی کو اپنے لیے یہ کام اچھا لگے نہ لگے لیکن آپ کو کرتا دیکھ کر لوگ یہ ضرور کہیں گے کہ آپ بہت اچھا کام کر رہے ہیں. اور جب کسی کام کو دوسرے لوگ اچھا کہہ دیں تو اس کام کا کرنا آسان ہو جاتا ہے. لیکن یہ آیتیں تو اس ماحول میں نازل ہو رہی تھیں کہ جب اللہ کے نبی صلی اللہ علیہ وسلم کے لیے اس کام کو کرنا انتہائی مشکل قرار دے دیا گیا. اس وقت اللہ تعالیٰ آسمانوں سے تسلیاں دیتا ہے, غم کیوں کرتے ہو, کس بات کی فکر ہے, ان کی باتوں سے دل جلتا ہے, ان کے تانے ان کے الزام آپ کو دکھی کرتے ہیں, غم نہ کریں. بما تکون فی شأن, شان کا لفظ جو ہے یہ حالت کے لیے آتا ہے. سورۃ الرحمن میں بھی آتا ہے اللہ سبحانہ تعالیٰ کے بارے میں کل یوم ہو فی شأن, ہر دن اس کو ایک نیا کام ہے, ایک نئی حالت ہے. تو لہٰذا انسان کی حالت کسی بھی قسم کی ہو ایسی آیتیں اس کو بہت سکون اور تسلی دیتی ہیں کہ میرا رب تو جانتا ہے. وما تتلو منہ من قرآن, تم جو کچھ قرآن سے پڑھتے ہو, کیا پڑھتے ہو, کس نیت سے پڑھتے ہو, کن حالات میں پڑھتے ہو. کبھی آپ کو زندگی میں اللہ کے راستے کا کام کرنا مشکل لگے تو ان آیتوں کو پڑھ کے چپکے سے مسکرا دیا کریں کہ اللہ مجھے اس راستے میں جو مشکل آ رہی ہے آپ کو اس کا بھی پتہ ہے. ہاں بچوں کے ساتھ گھر میں شور ہے پھر بھی پڑھ رہی ہوں, بہت ساری ذمہ داریاں پھر بھی قرآن پڑھ رہی ہوں, یقین کریں آپ اکیلے میں مسکرا دیں گے, آپ کی تھکن تھکن نہیں رہے گی. یہ حقیقت ہے کہ ہم انسان بڑے کمزور ہیں, لیکن جب انسان کو اس بات کی تسلی ملتی ہے نا کہ یہ تھکن اللہ کے راستے کی تھکن ہے, پھر وہ جان نہیں بچاتا, پھر وہ یہ نہیں کہتا میں کتنا تھکا ہوں, وہ یہ کہتا ہے کہ میرے اس تھکنے سے دوسرے کو کیا ملا اور اللہ کی نگاہوں میں میرا مقام کیا بنا. اب دیکھیے کہ ہم انسان ہیں نا, کوئی ہمارے لیے تھوڑا سا بھی کام کر دے اور تھک جائے तो हम अपने दिल में उसकी कितनी कदर महसूस करते हैं। हाय, ये सारी रात जागती रही, इन्होंने बच्चों को संभाला, इन्होंने मेरे लिए खाना पकाया। ज़िंदगी में बहुत मौके आते हैं, कभी आपको लोगों की ज़रूरत होती है, कभी लोगों को आपकी ज़रूरत होती है, लेकिन इंसान के दिल में जगह बन जाती है उस बंदे के लिए जो किसी मुश्किल वक्त में आपके लिए थके और किसी मुश्किल वक्त में वो काम करे। क्योंकि मिन कुरआन इन के बाद वला तअमलून मिन अमलिन की बात हुई, कोई अमल अच्छा बुरा छोटा बड़ा, इन्ना कुन्ना अलैकुम शुहूदा। अभी से लेके यानी अभी ज़ाहिर कुछ हिस्सों में तो सुबह हुई है दुनिया के, कहीं शाम होगी और कहीं दोपहर होगी। सुबह से लेके अभी तक के वक्त को सोचिए कि मैंने जितने काम किए होंगे सब अल्लाह ने देख लिए। ये सोच पैदा करना बहुत ज़रूरी है, क्योंकि इससे अच्छे काम करने की रग़बत मिलती है और बुरी चीज़ों से इंसान रुकता है। बस अब आपको लगता है दूसरा मेरा गम नहीं समझता, दूसरे मेरा हालात को नहीं समझता, तो कहा ना समझे, तुमने किसको समझाना है? हम जो हैं समझने वाले, इल्ला कुन्ना अलैकुम शहूदा, हम हाजिर हैं। यहाँ देखिए शहीद का लफ्ज़ नहीं आया, शहूद आया है, और शहूद फ़ऊल का वज़न है, बहुत मुबालगा है इसमें। हम हाजिर होते हैं, कोई देखने वाला तो शाहिद होगा ना, जो बाहर से बैठा देख रहा है, चले उससे बढ़ के आगे शहीद हो जाएगा फ़ईल के वज़न पे, उसमें कॉन्टिनिटी होती है। लेकिन यहाँ शहूद बहुत ज़्यादा, दिलों के भेद, अंदर की बातें, बाहर अंदर छुपी हुई चीज़ों को वो जानता है, उस ज़ात को पता है कि बंदा क्या करता है और किस दिल से करता है। सूरत लुकमान की आयत नंबर 29 में आता है, या बुनैया इन्नहा इन तकु मिसकाल हब्बत मिन खरदल इन फतकुम फी सखरतिन औ फिस समावाती औ फिल अर्द याति बिहा अल्लाह इन अल्लाह लतीफ़ुन खबीर। ए बेटे, अगर वो छुपी हुई चीज़ एक राई के दाने के बराबर भी हो, फिर वो किसी पत्थर में छुपी हुई हो या आसमानों में या ज़मीन में, तो अल्लाह ताला उसको भी निकाल लाता है, बेशक अल्लाह ताला बारीक बीन और ख़बरदार है। यानी अल्लाह की निगाहों से कोई छुप ही नहीं सकता, कोई कितनी कोशिश कर ले, कोई कितना अपने आप को बचा ले, पर्दों में अंधेरों में छुपा ले, लेकिन उसकी ज़ात से काम देख लेती है, और जब कोई देखती है तो तभी जज़ा देती है। फिर अब देखिए कि अल्लाह ताला दिलों के भेद को भी जानता है, इससे भी इंसान के दिल को एक ढारस मिलती है कि मेरे दिल में जो कुछ है मैं उसको अल्लाह से छुपा नहीं सकता। सूरत काफ की आयत नंबर 16 में आता है, 16, वलकत खलक नल इंसान व नालमु मा तुवस्विस बिही नफ्सुहु व नहनु अक्रबु इलैहि मिन हब्लिल वरीद। और बेशक हमने इंसान को पैदा किया और हम जानते हैं जो वसवसे इसके दिल में पैदा होते हैं, और हम इसकी जान की रग से भी ज़्यादा करीब हैं। एक एक ख्याल, एक एक सोच, एक एक लम्हा अल्लाह ताला की निगाहों के सामने है। सूरत मुल्क की आयत नंबर 13 यानी 13 में भी इसी बात को बड़े खूबसूरत लफ्ज़ों में कहा गया, व असिर्रु कौलकुम अविजहरू बिह इन्नहू अलीमुम बिज़ाति सुदूर। और ख्वा तुम अपनी बात आहिस्ता कहो या इसे पुकार कर कहो, बेशक वो सीनों की छुपी हुई बातों को भी जानता है, इसलिए कि हर चीज़ उसकी निगाहों के सामने है। हमारे लिए अमल इस आयत से यही है कि कभी परेशान हो तो गम नहीं करना इस बात का कि लोगों को तो मेरे हाल की खबर ही ना हुई। दूसरी बात, कोई काम छुपके करें ये सोच के कि दूसरों को ना पता चले, तो इसका तसव्वुर भी दिल में नहीं करना। बस दफ़ा हम कोई काम करते हैं और दूसरों को कहते हैं ये बताना ना, हम किसी को बता देंगे लेकिन कहेंगे तुम किसी को ना बताना, कोई किसी को कैसे ना बताए, उस ज़ात को तो पहले से पता चल जाता है। आगे हम पढ़ेंगे एक जगह कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की एक बात जो बीवियों में से किसी को पता चली, बाद में वो आप तक भी पहुंच गई। اور اس کے بعد پھر فرمایا الا ان اولیاء اللہ لا خوف علیہم ولا هم يحزنون. کون ہوتے ہیں یہ لوگ؟ الذین آمنوا وکانوا یتقون. یاد رکھو اللہ کے دوستوں پر نہ کوئی اندیشہ ہے اور نہ وہ غمگین ہوتے ہیں. یہ وہ لوگ ہیں جو ایمان لائے اور برائیوں سے بچتے ہیں یعنی پرہیز کرتے ہیں. کیا ملے گا ان کو؟ لہم البشرا فی الحیات الدنیا وفی الآخرہ. ان کے لیے دنیا کی زندگی میں بھی اور آخرت میں بھی خوشخبری ہے. اللہ تعالیٰ کی باتوں میں کوئی فرق نہیں کر سکتا. کیسے؟ کہ لا تبدیل علی کلمات اللہ, یعنی اس کی بات بدلتی نہیں ہے. ذالک هو الفوز العظیم, اور یہ بہت بڑی کامیابی ہے. پیچھے بات ہوئی اللہ تعالیٰ کے دیکھنے کی, اور اللہ تعالیٰ کا دیکھنا بندے کی عبادت میں حسن پیدا کرتا ہے. مشہور حدیث جبریل جس میں حضرت جبرائیل علیہ السلام نے دین اسلام کے کچھ بنیادی عقائد اللہ کے نبی کو سکھائے تھے, اس میں جب پوچھا گیا کہ احسان کیا ہے تو آپ نے فرمایا کہ اللہ کی اس طرح عبادت کرنا گویا کہ تم اس کو دیکھ رہے ہو, اور اگر تم نہیں دیکھتے تو وہ تو تمہیں دیکھتا ہے. اللہ کے دیکھنے کی بات کرنے کے بعد اب آگے بات آ رہی ہے اولیاء اللہ کی. اولیاء اللہ کا لفظ ہمارے ہاں بڑا معروف ہے. واحد میں کر لیں تو ولی اللہ. بعض لوگ خود بہت فتوے دے رہے ہوتے ہیں, فلاں تو اللہ کا ولی ہے, فلاں تو ایسے, فلاں تو وہ. تو یہاں بتایا کہ آؤ تمہیں بتائیں کہ اللہ کے ولیوں کی خوبیاں کیا ہیں, کیسے پہچانو. اور اس سے پیچھے ہم نے دیکھا تھا کہ نافرمانوں کی بات تھی, اب فرما برداروں کا ذکر ہے. اولیاء کا لفظ ولی کی جمع ہے, جس کے معنی لغت میں قربت کے ہوتے ہیں. ولی بمعنی قریب. تو اولیاء اللہ کے معنی کیا ہوں گے؟ وہ سچے اور مخلص مومن جنہوں نے اللہ کی اطاعت اور معاصی یعنی گناہوں سے اجتناب کر کے اللہ کا قرب حاصل کر لیا. لکھ لیجئے یہ تعریف, کیونکہ اس پہ لوگ کئی دفعہ آپ سے سوال کریں گے. کیا ہے ولی اللہ؟ جو سچے اور مخلص مومن ہوں, جنہوں نے اللہ کی اطاعت اور نافرمانیوں سے بچ کر اللہ کا قرب حاصل کیا ہو. تو لہٰذا ولایت میں قرب پایا جاتا ہے. اللہ تعالیٰ نے یہاں اولیاء اللہ کی حالت کا پہلے ذکر فرمایا. کیا؟ کہ لا خوف علیہم ولا هم یحزنون. غم اور خوف سے بے نیاز ہوتے ہیں. ایک کرائیٹیرین دے دیا ہر ایک کو کہ چیک کرو اپنا, اللہ کے قریب ہونا خود ہی چیک کرو. اور اس کی پہچان اور اس کا ناپنے کا آلہ کیا ہے؟ تمہارے دل کی حالت. خوف زدہ رہتے ہو کس کے لیے؟ مستقبل کے لیے. یا غم زدہ رہتے ہو ماضی کے بارے میں, حسرتیں, افسوس, تکلیفیں. اگر یہ کیفیت ہے نا, تو پھر ابھی ولایت کے درجے پہ نہیں پہنچے. اب سوال پیدا ہوتا ہے کہ مفسرین نے اولیاء اللہ کن کو کہا؟ حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ اور ابن مسعود رضی اللہ تعالیٰ عنہ اور کچھ اور مفسرین کہتے ہیں اولیاء اللہ وہ ہیں جن کا چہرہ دیکھنے سے اللہ تعالیٰ یاد آ جائے. اور مفتن بزار کی بھی ایک روایت ہے جس میں یہ مفہوم آتا ہے. آپ نے فرمایا, ابن جریر کی روایت ہے کہ نبی صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اللہ کے بعض بندے ایسے بھی ہیں جن پر انبیاء اور شہداء بھی رشک کریں گے. لوگوں نے پوچھا وہ کون ہوں گے, ہمیں بتائیے تاکہ ہم بھی ان سے محبت اور الفت رکھیں. آپ نے فرمایا یہ لوگ ہیں جو صرف اللہ کی وجہ سے آپس میں محبت رکھتے ہیں, مالی فائدے کی وجہ سے نہیں, رشتہ داری اور نسب کی بنا پر نہیں, صرف اللہ کے دین کی وجہ سے ان کے چہرے نورانی ہوں گے, یہ نور کے ممبروں پر ہوں گے, سب کو ڈر اور خوف ہوگا, لیکن یہ بالکل بے خوف اور محض نہ ڈر ہوں گے، جب لوگ غم زدہ ہوں گے تو یہ بے غم ہوں گے. پھر آپ نے اسی آیت کی تلاوت کی، ابو داؤد میں بھی یہ روایت ملتی ہے. تو اولیاء اللہ کون ہے؟ جن کے دلوں میں ایمان اور یقین ہو، جن کا ظاہر تقویٰ اور پرہیزگاری میں ڈوبا ہو، اور جتنا تقویٰ زیادہ ہوگا اتنی ولایت زیادہ ہوگی. سب سے بڑا غم قیامت کا غم، اس دن کی وحشت سے محفوظ، اور اس دنیا کی کمیوں سے ان کے دل بے نیاز ہیں، راضی و رضا رہنے والے لوگ. رضیت باللہ ربا و بالاسلام دینم، پر عمل کرنے والے لوگ. دنیا سے کچھ چھٹ جائے تو غم نہیں، خوف نہیں، رنج نہیں. یہ کہاں رہتے ہیں؟ ہم نے تو عموماً ولی اللہ کے لیے ویران جگہیں اس کے ڈیرے بنا دیے، قبرستانوں میں، کسی جگہ سر میں مٹی دھول پڑی ہوئی، ہاتھ میں ایک بڑی سی تسبیح لیے ہوئے، پسینے کی بدبو آتے ہوئے. لوگوں کو اکثر لوگ ولی اللہ کہتے اور سمجھتے ہیں، لیکن یہ ولی کہاں رہتے ہیں؟ یہ اسی دنیا میں رہتے ہیں، یہ گھروں میں رہنے والے لوگ، یہ رشتہ داروں سے ملنے جلنے والے لوگ، یہ تجارتوں پہ رزق حلال کمانے والے لوگ، یہ اللہ کے دین کی حفاظت کرنے کرانے والے لوگ. کوئی سرحدوں کی اور کوئی علمی سرحدوں کی حفاظت کرنے والے لوگ. مسند احمد کی ایک طویل روایت ہے کہ دور دراز کے رہنے والے خاندانوں اور برادریوں سے الگ شدہ لوگ، جن میں کوئی رشتہ، کنبہ، قوم اور برادری نہیں، وہ تو محض توحید اور سنت کی وجہ سے اللہ کی رضا مندی حاصل کرنے کے لیے آپس میں ایک ہو گئے ہوں گے، اور آپس میں میل ملاپ، محبت، مودت، دوستی اور بھائی چارہ رکھتے ہوں گے. دین میں سب ایک ہوں گے. ان کے لیے قیامت کے دن اللہ تعالیٰ نورانی ممبر بچھا دے گا، جن پر وہ عزت سے تشریف رکھیں گے. لوگ پریشان ہوں گے، یہ با اطمینان ہوں گے. یہی ہیں وہ اللہ کے اولیاء جن پر کوئی خوف اور غم نہیں ہوگا. اے اللہ، تو ہمیں بھی ان لوگوں میں کر لے، ہمارے لیے بھی یہ ساری ہی باتیں آ جائیں کہ جو تو اپنے پیارے بندوں میں دیکھنا چاہتا ہے. اور خوشخبریاں دی، لہم البشرا فی الحیات الدنیا، ان کے لیے تو دنیا کی زندگی میں خوشخبریاں. دیکھیے، بشرا واحد آیا ہے، خوشخبری ہے. حالانکہ جب ہم قرآن اور سنت سے دیکھتے ہیں تو ایک سے زیادہ خوشخبریاں ملتی ہیں ان کے لیے. واحد بول کے کہا، بس ان کی تو زندگی خوشخبریوں والی زندگی ہے، اور اللہ کی بات بدلتی نہیں ہے. لا تبدیل لکلمت اللہ، کیا خوشخبری ہے؟ پہلے اس کو دیکھتے ہیں. پہلی خوشخبری سچے خواب ہے. مسند احمد کی ایک روایت ہے، اس کی دلیل میں اللہ کے نبی نے بشارتوں کی تفسیر بیان کرتے ہوئے فرمایا، یہ نیک خواب جنہیں مسلمان دیکھے یا اس کے لیے دکھائے جائیں. یعنی آپ اپنے بارے میں کوئی اچھا خواب دیکھ لیں، اور یا کوئی آپ کے بارے میں اچھا خواب دیکھ لیں، اور اللہ دکھاتا ہے. بعض دفعہ دنیا میں انسان اپنا ایک اچھا انجام دیکھ لیتا ہے، کوئی ایسی چیز دکھ جاتی ہے جس سے خوشی لگ جاتی ہے، کبھی کوئی دوسرا آپ کے لیے دیکھ لیتا ہے. یہ خوشخبریاں دنیا میں اللہ کی طرف سے بشرا ہے، خوشخبری ہے یہ. ابو دردہ سے جب اس کا سوال ہوا تو آپ نے فرمایا، تم نے آج مجھ سے وہ بات پوچھی جو تم سے پہلے کسی نے نہیں پوچھی، سوا اس شخص کے جس نے یہی سوال اللہ کے نبی سے کیا، اور آپ نے وہ جواب دیا جو اوپر ہوئے کہ نیک خواب. ایک روایت میں کہ عبادہ بن سامت نے یہ سوال آپ سے کیا تھا، اور آپ نے اس سوال کا جواب دینے سے پہلے انہیں فرمایا تھا کہ تجھ سے پہلے میرے کسی امتی نے مجھ سے یہ سوال نہیں کیا. حضرت عبادہ نے سوال کیا کہ آخرت کی بشارت تو جنت ہے، دنیا کی بشارت کیا ہے؟ کیونکہ آ رہا نا فی الحیات الدنیا و فی الآخرہ. فرمایا نیک خواب جسے بندہ دیکھے یا اس کے لیے اوروں کو دکھائے جائیں. یہ نبوت کا 44واں یا 70واں جز ہے. یعنی اگر نبوت کی جو علامات اور خوبیاں ان کو لکھے جائیں 1 2 3 4 کر کے، تو 44 یا 70 نمبر پہ یہ ایک خوشخبری ہے. ایک جگہ 46 بھی آتا ہے. حضرت ابو ذر نے آپ سے پوچھا، اے اللہ کے نبی، انسان نیکیاں کرتا ہے پھر لوگوں میں اس کی تعریف ہو جاتی ہے. آپ نے فرمایا یہی دنیاوی بشارت ہے. تو یہ ہے دوسری خوشخبری. صحیح مسلم کی یہ روایت تھی، لہم البشرا فی الحیات الدنیا، اور وہ کیا کہ بندہ مومن کی دنیا میں تعریف کی جاتی ہے. نیک خوابوں کے ذریعے تو ہوتی ہی ہے، لیکن اس کے ساتھ دنیا میں اس کی تعریف ہونے لگتی ہے. اور انسانوں کی یہ فطرت ہے، جب ان کو کسی سے کوئی فائدہ ملتا ہے نا تو لوگ اس کی تعریف کرتے ہیں. یہ وہ تعریف نہیں ہوتی جو پیسے دے کے مل جائے، کسی کی منت سماجت کر کے مل جائے. یہ وہ تعریف ہے جو بندے کے دل سے بندے کے لیے نکلتی ہے، اور محبتیں اور عزتیں خریدی نہیں جا سکتی. آپ لوگوں سے رسپیکٹ کروا سکتے ہیں اپنے عہدے کی بنیاد پہ، اپنی وردی کی بنیاد پہ، لیکن ان کے دلوں میں آپ اپنی محبت نہیں لے سکتے، اپنی محبت نہیں ڈال سکتے، عزت نہیں ڈال سکتے. کسی کی بات یاد آ گئی، کہیں پڑھی تھی پتہ نہیں یا سنی تھی، کہ ایک آقا تھا اور ایک غلام تھا. زبان کا سخت تھا، خوب گالیاں بولتا رہتا تھا. اب غلام کیا کرتا؟ چپ کر کے سن لیتا تھا. کسی نے ایک موقع پہ اسے کہا کہ یہ تمہارے ساتھ ایسا معاملہ کرتا ہے تو تم کیسے برداشت کرتے ہو؟ تو کہنے لگا کوئی نہیں، برابر ہو جاتا ہے معاملہ. کیسے؟ کہا یہ مجھے اونچی آواز میں گالی دیتا ہے، میں اس کو دل میں دے دیتا ہوں. ایسے ہی ہے نا. اسی طرح جب بندہ دنیا میں کسی کے لیے خیر کا سبب بنتا ہے نا، کوئی زبان سے اقرار کرے نہ کرے، اس کا دل گواہی دیتا ہے کہ یہ اس بندے سے مجھے خیر پہنچی. یہی ہے وہ کیفیت جس کو آپ کہتے ہیں دعائیں لینا اور دینا. تو یہ ہے دوسری صفت، یہ دوسری خوشخبری ہے. اور وہ کیا کہ اللہ تعالیٰ اس بندے کے لیے تعریف عام کر دیتا ہے. اس کی بھی دلیل موجود ہے، وہی معروف روایت جو کئی کتابوں میں ہے، کہ جب اللہ کو کسی بندے سے محبت ہوتی ہے تو جبرائیل علیہ السلام سے فرماتے ہیں کہ میں اس سے محبت کرتا ہوں، تم بھی کرو. پھر جبرائیل علیہ السلام ان سے محبت کرنے لگتے ہیں. پھر آسمانوں والے فرشتوں میں یہی ندا لگتی ہے، وہ بھی یہی کام کرتے ہیں. پھر اس کے بعد زمین کے فرشتے، اور بالآخر پھر زمین کے لوگوں کے دلوں میں اس کی محبت ڈال دی جاتی ہے. اور ہسٹری کھول کے دیکھ لیجئے، وہ لوگ جن کو ایک وقت میں چھٹلایا گیا، کوڑے مارے گئے، جن کو جیلوں میں رکھا گیا، لیکن جب ان کے جنازے اٹھے تو لاکھوں کے مجمع جیل کی دیواروں کے باہر تھے، جو ان کی نماز جنازہ پڑھنے کے لیے آئے. بڑے بڑے آئمہ کرام کی زندگی کو کھول کے دیکھیے، آپ کو اس بات کا جواب ملے گا. اور آج دیکھیے کہ یہ خوشخبری میں اب تیسری چیز لکھ سکتے ہیں، محبت. ایک تو تعریف تھی نا، اور اسی کے ساتھ محبت. آپ قرآن پاک سے جڑ چکے ہیں الحمدللہ، اللہ آپ کو جڑا ہی رکھے. تقریباً آپ 11واں پارے پہ ہیں. کیا آپ اپنے دل میں امام بخاری رحمہ اللہ علیہ کے لیے محبت محسوس کرتے؟ یقیناً جواب ہاں میں ہوگا انشاءاللہ. حضرت ابو بکر صدیق سے، عمر سے، میں جو نام لے رہی ہوں اس کے آگے یس یا نو اپنے نوٹس میں لکھیے، رائٹ کلک کریں یا کراس لگائیں. ابن عباس رضی اللہ تعالیٰ عنہ سے محبت محسوس ہوتی ہے؟ ابن مسعود رضی اللہ تعالیٰ عنہ سے ہوتی ہے؟ ابو حریرہ رضی اللہ عنہ سے ہوتی ہے؟ ابو جہل سے ہوتی ہے؟ فرعون سے ہوتی ہے؟ نمرود سے ہوتی ہے؟ यकीनन ऊपर के राइट और आखिर के क्रॉस आपको बता देंगे कि ये मोहब्बतें जो नेक लोगों के साथ होती हैं वो क्यों हैं। इसलिए कि वो अल्लाह के वली जो अल्लाह के रास्ते में इखलास से लग जाते हैं ना, अल्लाह उनके लिए हर एक के दिल में मोहब्बत डाल देता है। अच्छा, बज़ाहर शुरू में ऐसा नहीं लगता। मेरी इस बात को सुनते हुए शायद कुछ लोगों के जहन में एक सवाल हो कि नहीं, हमें तो लगता है कि जब से कुरान से जुड़े हैं हमारे तो अपने भी नाराज़ हो गए हैं और घर वालों को तब हम अच्छे ही नहीं लगते। ऐसा होता है, एकदम ऐसा ही लगता है, लेकिन अल्लाह ताला तो नताइज बता रहे हैं, आपको एंड बता रहे हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी हम सब के लिए बेहतरीन मिसाल है। सादिक और अमीन कहलाए जाने वाले, कासिब और मजनू कहलाए गए, कितने साल? सिर्फ 13 साल और ऊपर कुछ मदीना के। जो ही दिल बदले इस्लाम आया, मोहब्बत आ गई। अल्लाह ने उन्हीं दुश्मनों की ज़ुबान पे आपकी तारीफ़ें जारी करवा दी। तो लिहाजा तीसरी चीज़ तारीफ है, अल्लाह ताला बंदे को दुनिया में दिलवाता है। आज भी देख लीजिए, चले हमने तो माजी की कुछ शख्सियात के नाम लिए ना, मुझे नहीं पता आप कहाँ कहाँ बैठ के ये बात सुनते हैं। अपने शहर के कुछ लोगों को जहन में रख लें, कुछ वो जिनसे फ़ायदा पहुँचता है, कुछ ऐसे हैं जिनसे फ़न के नाम पे एंटरटेनमेंट तो होती है लेकिन उससे कोई आपके दीन और दुनिया में बेहतरी नहीं आती। तकाबुल करते जाए, सच्ची मोहब्बत और सच्ची तारीफ आपके दिल से निकलेगी तो अल्लाह वालों के लिए निकलेगी। इसी तरह एक और चीज़ जो बुशरा में आती है वो क्या है? मौत के वक्त फरिश्तों की तरफ से खुशखबरियाँ, क्या? या अय्यतुहन नफ्सुल मुतमईन्ना इर्जी इला रब्बी की रादियतम मर्दिया। सूरत फजर की आखिरी आयतें इसकी दलील है। फिर फरिश्ते खुशखबरियाँ देते हैं, इत्मीनान वाली रूह चल अपने रब की तरफ, नेक बंदों में दाखिल हो जा, उसकी जन्नत में दाखिल हो जा। ये खुशखबरी है। मौत का वक्त कितना कठिन मरहला होता होगा, अभी तो चखा नहीं है ना, इसीलिए शायद उसकी कड़वाहट इतनी महसूस नहीं होती। लेकिन जो बात तफसीर में पढ़ी जाती है वो तो वाकई इंसान के लिए तकलीफ दे होती है। लेकिन ऐसे मुश्किल वक्त में अगर कोई उसको कहे कि आओ तुम्हारा रब तुमसे राजी है, इसकी दलील इब्ने जरीर में है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, नबूवत जाती रही, खुशखबरियां रह गईं, यानी कि अब मेरे बाद नबूवत नहीं है लेकिन खुशखबरियां रहेंगी, उम्मतियों को भी अल्लाह ताला खुशखबरियां दिलाएंगे। और वही सच्चे ख्वाब की बात भी आती है इसमें। एक जगह सच्चे ख्वाबों को 49 यानी 49th हिस्सा नबूवत का बताया गया। आपने फरमाया कि अच्छा ख्वाब देखो तो इसको बयान करो, जो इसके सिवा देखे वो शैतानी ख्वाब हैं, ताकि उसे गमज़दा न करें। चाहिए कैसे मौके पर 3 दफ़ा बाई जानब थुतकार दे, अल्लाह की बड़ाई बयान करे और किसी से इस ख्वाब को बयान न करे। ये मुस्नद अहमद की रिवायत है। और 146वां हिस्सा, दुनिया की बशारतें नेक ख्वाब और आखरत की बशारत जन्नत है। इसी तरह ये जो बात फरिश्तों वाली थी, तो यह आता है कि खुशखबरी से मुराद वो है जो मोमिन को इसकी मौत के वक्त फरिश्ते देते हैं। सूरत हामीम सजदा में भी इसका जिक्र आएगा, इन्नल्लज़ीन क़ालू रब्बुनल्लाहु सुम्मस्तकामू, बेशक वो लोग जिन्होंने अल्लाह को रब कहा और उस पर जम गए, उनके बाद फरिश्ते आते हैं। ततनज़्ज़लु अलैहिमुल मलाइका अल्लाह तखाफु वला तहज़नु वाबशिरु बिल जन्नति अल्लती कुंतुम तूअदून। फरिश्ते उतर कर खुशखबरियाँ देते हैं, हम दुनिया की ज़िंदगी में भी तुम्हारे दोस्त थे और आखरत में भी रहेंगे, कोई गम नहीं, कोई खौफ नहीं, और उस जन्नत की खुशखबरियाँ जिसका वादा था, अब जो पाओ मांगोगे वहाँ मिलेगा, और आखिर में इसमें आता है कि नुज़ुलम मिन गफूर रहीम, ये तो बड़े गफूर रहीम वाले की तरफ से मेहमान नवाजी है। हजरत बरा फरमाते हैं, मोमिन की मौत के वक्त नूरानी सफ़ेद चेहरे वाले पाक साफ उजले सफ़ेद कपड़ों वाले फरिश्ते इसके पास आते हैं और कहते हैं, ए पाक रूह चल, कुशादगी राहत तरोताजगी खुशबू और भलाई की तरफ चल, तेरे इस पालने वाले की तरफ जो तुझसे कभी खफा ना होगा। बस इसकी रूह इस बशारत को सुनकर इसके मुंह से इतनी आसानी और शौक से निकलती है जैसे मश्क के मुंह से पानी का कोई कतरा छू जाए। अल्लाह अकबर। आगे आप पढ़ेंगे एक जगह, ला यख्ज़ुनुहुमुल फ़ज़ाउल अकबर, इन्हें उस दिन की बड़ी घबराहट भी परेशान न करेगी। इधर से उधर से फरिश्ते आएंगे और कहेंगे, ये है तुम्हारा दिन जिसका तुमसे वादा किया जाता था। फिर यही खुशखबरियां नूर की सूरत में भी होंगी, सूरत अल हदीद और सूरत तहरीम के अंदर इसका जिक्र आता है, यौम तरुल मोमिनीना, और जिस दिन तू मोमिन मर्दों और औरतों को देखेगा कि इनका नूर इनके आगे आगे और दाई तरफ चल रहा होगा, और कहा जाएगा, लो तुम खुशखबरी सुन लो, आज तुम्हें वो जन्नतें मिलेंगी जिनके नीचे नहरें बह रही हैं और हमेशा की ये रहाइश है, यही कामयाबी है, और अल्लाह का वादा गलत नहीं, वो वादों का खिलाफ नहीं करता। अब ज़रा तसव्वुर में लाएं अपनी मौत को, एक जगह से दूसरी जगह जाने का खौफ वैसे ही इंसान को लाहक होता है, कहीं अजनबियत, कहीं आपको ज़ुबान का खौफ, कहीं लोगों को ना जानने का खौफ, और कहाँ ऐसे वक्त में एक आवाज़ आती, क्या हो अपने रब की तरफ। देखिए कि किसी को बुलाया जाता है ना, ये बड़ा अहम होता है। अल्लाह ना करे दरवाज़ा खटके और आप खोलें और आगे से कोई कहे, चलो थानेदार साहब बुला रहे हैं, बड़े गुस्से में, तुम्हारे वारंट पकड़े हुए हैं, क्या कैफियत होगी इस पुकार को सुन के। और एक ऐसा ही दरवाज़ा नॉक हो और कहा जाए, चलो तुम्हारा रब तुमसे राजी है, तुम्हें बुला रहा है। ऐसे लगता है कि मौत के वक्त धमकियाँ दी जा रही हैं, दिलासे दिए जा रहे हैं, गम क्यों करते हो, आ जाओ, अल्लाह ताला तुम्हें वहाँ की खैर देना चाहता है। लहुमुल बुशरा फिल हयात दुनिया व फिल आखिरा। और मैं इसके अंदर एक चीज़ को महसूस करती हूँ, मैंने कहीं पढ़ी नहीं, लेकिन मैं कैफियत सामने रख के कहूँगी कि खुशखबरी से मुराद इत्मीनान क़ल्बी है, दिल का इत्मीनान और सुकून, और वो सकीनत और वो तवानियत जो आपको अल्लाह के काम के दौरान होती है। आप थके हों, आप भूखे हों, आप प्यासे हों, आप की नींद पूरी ना हो, लेकिन जो ही इंसान ईमान के बाद तकवा के मराहल तय करने लगता है ना, तो उसकी ज़िंदगी से थकन कम हो जाती है। मुझे ऐसे लगता है कि हम सबको एक मियार दिया जा रहा है, अपने आप को चेक करो, कितनी जल्दी थक जाते हो और कितनी देर से थकते हो। तकवा जो है ना, ये एक ऐसी चीज़ है जिस बैलेंस पे आप दूसरी चीज़ों को जोड़ सकते हैं। लहुमुल बुशरा फिल हयात दुनिया व फिल आखिरा। जब इंसान अल्लाह के काम को देखता है तो उसकी आंखों को जो ठंडक मिलती है ना, ये भी खुशखबरी बन जाती है, इसी से बंदा बेनियाज होता है। आप कुरान पाक किस तालिब इल्म है, यकीनन अगर आप वाकई पूरे दिल से इसको कोर्स को कर रहे हैं तो आपको कुछ ना कुछ थकन तो होती होगी या टाइम लगता होगा, लेकिन मैं अपने पूरे यकीन से कह सकती हूँ कि वो लोग जिनके दिलों के अंदर कलाम घुस गया है ना, अब उनको थकन नहीं होती होगी। आप 3-4 घंटे की क्लास के बाद भी फ्रेश उठते होंगे। ये अल्लाह ने एक मेयार दिया है, आगे आप पढ़ेंगे, अल्लाह ताला कहते हैं इस कुरान को हम फाजिरों के दिलों में सुलाखों की तरह घुसाते हैं, यानी किसी को ये इतना चुभता है कि जैसे सुलाख घुस गई ना गरम, चीखें निकल गई, लेकिन ईमान वालों के दिल पर तो फुहार बन के और ठंडक बन के ये गिरता है। लहुमुल बुशरा फिल हयात दुनिया व फिल आखिरा ला तब्दील अल कलिमातिल्ला ज़ालिका हुवल फौज़ुल अज़ीम। और मैं आज इस आयत को इतना इंजॉय कर रही हूँ पढ़ते हुए, शायद मेरे साथ कुछ और लोग भी इसको इंजॉय करें। आज का दिन हमारे लिए एक बड़ा अहम दिन है। वैसे मेरी आदत नहीं कि मैं तफसीर के दौरान कोई बात करूं, इससे पहले ही कर लेती हूं, लेकिन इस आयत को पढ़ते हुए दिल चाह रहा है कि यानी आज हम लोग एक एक्सपीरियंस से गुजरे और बहुत दिनों से तैयारियां थी। मैं इस वक्त आपके पास जो बात कर रही हूं, मैं आप यूएस से कनाडा से बहुत दूर हूँ, बल्कि दुनिया के एक अलग कोने में, और आज हमने एक कोर्स यहाँ शुरू किया है अल्हम्दुलिल्लाह। मेरी तो आंखें ठंडी हो रही थी उन लोगों को देख के जो इसके लिए मेहनत कर रहे हैं। वाकई मैं सोच रही थी कि अल्लाह ताला अपने ख़ास बंदों को इस काम के लिए चुनता है, उनके हौसले, उनकी मेहनतें। फिर इस रास्ते में शुरू में कुछ ना कुछ मरहले तो आते ही हैं, वो भी इंजॉयफुल लगते हैं जब बंदा अल्लाह के रास्ते में जमता है। और वो मासूम से लोग कि जो पहली दफ़ा ऐसी कोई चीज़ जिनके सामने आए और उनके दिल में खौफ भी है, इस्तराब भी है और ख़ुशी भी है, उनको भी पता ही नहीं कि अगर हम इस रास्ते पे जम गए तो हमें कल मिलने क्या वाला है। ये तो हमारे लिए एक टॉनिक है। असल बात है कि हम अपने अंदर इखलास पैदा कर लें। कभी नहीं थकेंगे आप अल्लाह के रास्ते में काम करते हुए, कभी रहम नहीं खाएंगे, तर्स नहीं खाएंगे। मैं मिसाल दूंगी कि अगर किसी को लगे कि तुम जितना काम कर लो उतने डॉलर्स जमा करते जाओ, और ऐसी ऑप्शंस होती हैं लोगों के पास, दिन में काम करोगे तो तुम्हें 10 डॉलर, 20-15 डॉलर घंटे के मिलेंगे, रात को करोगे तो 1 घंटे के तुम्हें 40 भी मिल जाएंगे, डबल जॉब होती है। बिलफर्ज अगर हमें कोई एक दिन का ऐलान कर दे कि आज के दिन जितना माल जमा करना जाओ, बैंकों के मुँह खुले में समेट लो और ले जाओ घरों में, मुझे बताइए कितने लोग हैं जो उस दिन खाना पकाने में 2-3 घंटे लगाएं? कितने लोग हैं जो उस दिन कह नहीं मैं आज ज़रा सारे कपड़े धो लूँ और इस्त्री भी कर लूँ? और कितने हैं जो कह नहीं बहुत थकन है, ज़रा सो जाऊँ चंद घंटे? क्या करेंगे, समेट समेट के समेटेंगे फिर भी थकेंगे नहीं, भूख होगी खाएंगे नहीं, काम पड़े तो पड़ा रहे, मेहमान आए तो कोई कहेगा नहीं क्या कि चलो कोई नहीं आज मेहमान आए हुए हैं अब क्या कहूँ मैं इनको, नहीं चल पड़ेंगे अल्लाह के रास्ते में अपने माल समेटने को। इसी तरह इंसानों की ज़िंदगियों में भी नेकियों के मौके आते हैं ना, तो जिनके दिल पकड़े जाते हैं ना फिर वो नहीं थकते। आपकी थकन आपको दूसरी तरफ खैर बन के दिखती है। लहुमुल बुशरा फिल हयात दुनिया, इससे एक और बात भी पता चलती है कि तकवा की बुनियाद पे दुनिया की ज़िंदगी में भी खुशियाँ मिलें। हमारे यहाँ अमूमन लगता है कि बस मुत्तकी तो बड़े बोरिंग लोग होते हैं, इनकी ज़िंदगी में कोई फ़न ही नहीं है। क्यों फ़न नहीं है? वो फ़न जो फ़बिज़ालिक फ़ल यफ़रहू से मिलता है, वो अपना वक्त ज़ाया करना और लगवियात में वक्त ज़ाया करना उससे तो नहीं मिलेगा। मैं जब भी कोई ऐसी आयत पढ़ती हूँ या जिसमें सोचती हूँ ना, तो मुझे वो वक्त याद आ जाता है, बहुत साल हो गए, लेकिन जब मैंने पहली दफ़ा जमात करवाई थी, नमाज जमात से पढ़ी थी, हमारे घर में एक क्लास होती थी और मैं जाती थी और वट एवर जो भी थी डिटेल, लेकिन वहाँ एंड पे हमारी उस्ताद जो थी वो जमात से नमाज पढ़ाती थी, एक रूटीन भी थी। एक दिन कोई वजह होगी उनके लिए तो मुझे उन्होंने खड़ा कर दिया कि नमाज पढ़ो। मेरी अम्मी भी थी उस महफिल में, भाभियाँ भी थी शायद। फिर क्या हुआ कि जब मैंने नमाज पढ़ी तो उसके बाद यानी मुझे ऐसे लगे कि मैंने आज दुनिया फतह कर ली है। पीछे देखूं पूरा रूम भरा था, तो मैं क्या सोच रही थी, हाय आज इतनों की नमाज का मुझे अजर मिल गया। अच्छा मेरी नमाज भी इंशाल्लाह 27 गुना हुई और इन सब की मेरे साथ हो गई। मुझे ऐसे लगे मैं आज इतनी मालदार हूँ, इतनी दौलतमंद हूँ। और वाकई अम्मी भी खुश, अब्बू को रात को बताया, आपको बताया आज आपकी बेटी ने नमाज़ पढ़ी। हालांकि देखे बाद में उसकी कोई इतनी अहमियत नहीं लगती, कदर नहीं। बात वह कोई कहता है आप पढ़ाएं तो लोग कहते हैं नहीं नहीं नहीं आप पढ़ाएं, लेकिन जिसकी नज़र इन नेकियों पे पड़ती है तो वो कभी नहीं चाहता कि मेरे हाथ की नेकी चली जाए। अगर इन आयतों की तिलावत सुना सकें तो मेरा दिल चाह रहा है कि हम इस तिलावत को सुनते वक्त अपने लिए दुआ भी करें कि अल्लाह हमें भी ये खुशखबरी अता फरमा। وما تكون في شأن وما تتلو منه من قرآن ولا تعملون من عمل إلا كنا عليكم شهودا إذ تفيضون فيه وما يعزب عن ربك من مثقال ذرة في الأرض ولا في السماء ولا أصغر من ذلك ولا أكبر إلا في كتاب مبين ألا إن أولياء الله لا خوف عليهم ولا هم يحزنون الذين آمنوا وكانوا يتقون لهم البشرى في الحياة الدنيا وفي الآخرة لا تبديل لكلمات الله ذلك هو الفوز العظيم.